बजाउमा दलु ए साइला दाजु कोइलीको मिठो स्वरसँग सोल्टिनी सँग रमाउन पाउँदा परे नि म त दङ्ग अह परे नि म त दङ्ग को जालमा पायो मलाई मैना किरदीको जालमा